మంగళ రంగు చాటుని తీనగు జీవునేవా మై తోహేఖా జాన జీ సక శాసగు జాతి తే స్వాయత్త రాజ్య వీగ పాంచే చిలి మిలి రాష్ట్ర ఝాఝా భేద ఝాకి జీగు చాతి జీగు హీ. विष्णु महानगरपालिका निभया मेट्रो एफएम गुपीपुटको मेगा हर्जे नेपाल मण्डल नेता लन्चना दिमिचित जी श्री कृष्ण ज्याप पाखे लसको सनाप अभिवादन. थौ नेपाल सम्बत झिन्छ सव सुइन्यादो अले फैलाका त्रियोदशी नप आइटबा छिन्यन्थ सुटे ठुको इजाची पाछा डालेनसे बागुदक नेपाल मण्डल याना दिपै दक्नाबा समाचार नेपाल मण्डल अनलिप नेपाल मण्डल अन्तर्गत या नेपाल मण्डल डबो थौ नेपाल मण्डल डब्ली ज्यापु समाज यलपाखे थौ प्रधानमन्त्री सुशील कोइरालाई एउटा ज्ञापन पत्र बिउन ट्युङ्गु विषय टक्या आसुटे बिउन ट्युङ्गु प्रसङ्ग टक्या सलबेगीजी नाप ज्यापु समाज आ पैसा सैत्या संहिता निवास यात्रा जयन्ती गोजो कुथा भूमिका मिट्युङ्गु ख ठोय प्रसङ्ग टक्या सलबेगी ज्याप समाज यलाय नायो मंगल महर्जन टेगुडो आठा सदनपा थौ या मुमु बुखा पहिचान साहित्य संहिता संहिता साहित्य संविधान सहमति आधार निर्माण यामागु मागिन आन्दोलनले क्वाङाचुङ्गु 36 दलीय गठबन्धन पाखी थौ सिटी जुलुस पिकाइगु कने मसाल जुलुस पिकाइगु संविधान इलेहे निर्माण यामा दुखा सत्तारूढ दल नप मेमिगु दलिया युवा विद्यार्थी पाखी विदेश पाखी ढेबकया भूमिका मिटाचुङ्गु खुलासा राष्ट्रपति धैदल सहमति याक्नो संविधान देखिमा पहिचान साहित्य संहिता संहिता साहित्य संविधान सहमति पाखे निर्माण यामागु मागिन आन्दोलनले क्वाङयाचुङ्गु 36 दलीय गठबन्धन ठिठि कथै ज्याझो सार्वजनिक यागुडो उगु गठबन्धन घोषण यागु छ गते नेपाल बन्द तालाकीगु नीति दुका थौ सिटी जुलुस पिकाइगु जुगुडो नापा 30 दलीय गठबन्धन ज्याचुङली आ वैद्य माओवादी सैत्य मेगु खुगु दल दुवाङली व 36 दलीय गठबन्धन जुगुखा थौ शनिले 4 बजे शान्ति बाटीका लागाम सिटी जुलुस सिटी पुया ब्याउनेगु अर्थात सिटी दौड जुलुस पिकाइगु तयारी यागुडो अथे कने मसाल जुलुस ये सुन्दरा नप डेनिङको यागुडका ढागुडुसा उगेको थम कस्या बन्दै त तालिकुन्ती मेउमेउ कथैन ज्याझो यागुजुदका सम्बन्धित आसुठे नेपाल मण्डलले त जानकारी बेदिगुडो उगु मोर्चा पाखे आय अवस्था उत्पीडित राज्य या पहिचान सैत्य संविधान संघीय संविधान निर्माण यानु यथास्थितिवादी प्रतिगमन या विरोध यान धेगु मु नाराजुना आन्दोलनले क्वाटिङ उगु मोर्चा या त आ संयुक्त जन आन्दोलन समिति गान घोषणा या धुकुगु डो नेवा स्वराज्य मङ्का संघर्ष समिति आसुठे 9 बजे निसे बैठक चुनेगु जुगुडो मिगन मङ्का संघर्ष समिति बैठक चुङ्गुखा आटके दुनी मङ्का संघर्ष समिति मुन्टाचुङ्गु भूमिका नप पहिचान सहित नेवा स्वराज्य आन्दोलनले विषयका सल बेकाचुङ्खा आठौं 9 बजे निसे चुनेगु उगु मुजा पहिचान सहित नेवा स्वराज्य नीति आन्दोलनले नेवातेगु भूमिका नप मङ्का संघर्ष समिति आछु गु कथ पला ढुनेगु ठेगु विषयले निर्णय यागु जुइदका मङ्का संघर्ष समिति छमुडुजला आसुठे बैठे नेपाल मण्डलले त जानकारी ब्यादिगु दु लिपाङ्गु इले माघ 8 गते हे संविधान निर्माण यामादका ततरहङ्गु पत्रिका निसे टेलिभिजन नेटक ततरहङ्गु विज्ञापन ब्याचुङ्गु ख सत्तारूढ दलीय युवा संगठन निसे ठिठी संगठन त बकेन अठे संगठन त ढाबले नेपाली कंग्रेस या नेपाल तरुण दल अठे एमाले या युवा संघ नेपाल उगे गठन प्रगतिशील युवा संघ अठे मधेसी युवा फोरम लोकतान्त्रिक सद्भावना युवा मञ्च तराई मधेस युवा फन्ड अठे यङ कम्युनिस्ट लीग नेपाल लगायत संगठन त पखे विज्ञापन त ब्याचुङ्गु ख नाफ सदकेतक प्रदर्शनी नाचुङ्ख मिग जकेन एमाले या युवा टेसन अर्धनग्न प्रदर्शनी ना इलहे संविधान जारिया माटका प्रदर्शन यागुखा ठुकथ राजनीतिक रूपमा ध्रुवीकरण ज्याचुङ्गु अवस्था युवा संगठन त सक्रिय ज्याचुङ्गु अवस्था यी रेगु थैले विदेशी चल ढेबेय चल खेले खडका खुलासा जुगुडो थौ नेपाया राष्ट्रिय निपु समाचार पत्र प्याउगु मु समाचार ढेडगु संविधान निर्माण ज्या प्रमुख राजनीतिक दल दुठी विवाद ज्याचुङ इले प्रमुख दलय युवा संगठन दास विदेश या निर्देश ने संचालन ज्याचुङ दु पार्टी विचार व सिद्धान्त अख विदेशी निकाय निर्देश ने युवा संगठन तस दबाव अभियान छकन झकु गुडो संविधान निर्माण ये स्वतस्फूर्त रूप देशे लोग कथया दबाव बिगु अभियान झकिमागु अवस्था युवा विद्यार्थी संगठन तस यूरोपियन यूनियन पखे संचालित जुया अथे ज्यान झका चुङु नेपाल स्थित लिंक इन्टरनेशनल या निर्देश ने इपी संचालित जुया चुङु दुका खुलासा यागु ख विदेशी भनेगु नाप थप्नुको ज्याया जाजोई नीति भत्तै व्यवस्था जुइगु डका इबि उगठन विदेश या न्योनि छ्यो कोसुना क्रियाशील जाचुङ डका नेतना डगुडो अथे समाचार पत्र पार्टी या शीर्ष नेतृत्व सह या मफुगु ज्या युवा नेतृत्व सह या नाचुङ डका मन्त्री सँग गुगु थ टेका चुङ ख वास्तविक व अख ख ख धिगु ख न उल्लेखना डगुडो एमस दे व जनता न्योनि केनिगु वा छकि वास्तविकता मेखे डका न नेतना डगुडो आईएनजीओ या जो डेका अथे चाहिँ सडके कुआयोगु ज्या युवा देश या नाचुङु खडगा नेतना डगुडो आईएनजीओ निर्देश ने अथे चले जुगुले युवा विद्यार्थी युवा संगठन तेत नेता तेत मासिक रूपमा आमदन टक जिगु स्रोत न ढागु डुर्खान च्याटगुडो आईएनजीओ निर्देश ने च्यागु राजनीतिक दल या विद्यार्थी संगठन त पखे अझ कथ अभियान हेका चुङ्गु डोफा बिगुडो तर युवा संगठन नेतृत्व थप्नुगु बालागु आमदन जिगु पार्टी सिमेन आइनजो पखे न्याउना चुङ खटकान नेतना टगुडो अठे पार्टी नीति सिद्धान्त अख आइनजो निर्देश ने च्यागु युवा संगठन त पखे 106 जन सभासद त विरुद्ध न अभियान सुरु यागु ख युरोपेली राष्ट्रतेगु सहयोगी नेपालले संचालित ज्याचुङ्गु लीड इन्टरनेशनल नहे युवा संगठन त परिचालन एना वया चुङ्गु ख आर्थिक प्रलोभन केना युवा विद्यार्थी टेटन अथे दबाव अभियान संलग्न याका चुङ्गु ख टको मछे अभियान सरिक जेड नपन संविधान देखिगु विषय के नाटक टक एना चुङ्गु विषय खडका अथे समाचार पत्र थुङ प्यावगु दु समाचार राष्ट्रपति डाक्टर रामवरण यादव प्रमुख राजनीतिक दलय शीर्ष नेतृत्व शीतल निवास स्वता संविधान निर्माण याक्न सहमति या त सुझाव ब्यादिगु माघ 8 गते लिग ठेनाचुङ अवस्था सत्ता पक्ष व विपक्ष दठी दुरी झन्झन अभ्यावनाचुङ अवस्था राष्ट्रपति सहमति नीति निहाउन त आग्रह एनादिगु ख बेग्ल सत्ता पक्ष व प्रतिपक्ष या मोर्चा या नेतृत्व त ब्याग्लो ब्याग्लो ठ भेटवार्ता एनादिगु ख सहमति मजुलदास प्रक्रिया उनाजुसा संविधान जारी यामागु दका सत्तापक्ष या आग्रह या त वो इले सहमति बेगर संविधान जारी यागु मजु ढेगु विपक्ष देश अधान क्याचुङ ठुको थ ध्रुवीकरण ज्याचुङ अवस्था राष्ट्रपति या भेट वार्ता महत्वपूर्ण रूपमा कागुडो राष्ट्रपति ध्रुवीकरण पाखे थप संकट वैगु अवस्था दुगुले निगुली पक्ष नेतृत्व संविधान अन्तर्वस्ती याग्न सहमति या त सचेतक एनादिगु ख वेकन सत्ता पक्ष या नेतृत्व प्रक्रिया हुनेको अवस्थामा सहमति पाखे यहाँ त सुझाव दिउख नाप संविधान सभा ठेन दुहे असफल मजुकिन्दे राष्ट्रपति रामवरण यादव संविधान सभा डुगु प्रमुख दलीय अधिकतम सहमति याना निहाउन मार्गका सुझाव व्यादिक एमाले नेता झलनाथ खनाल धैर्यको थ राष्ट्रपति सहमति बाखे संविधान जारी या त आग्रह याना दिगु संविधान इलेहे बीमा लिबक मजु लिबका चुनला मामलाको अवस्था वेफु राष्ट्रपति ढापु खड्गा धैर्यल सहमति नीति लिबकी मजुडका सचेत यागुन्ती राष्ट्रपति प्रतिपक्षी दल टेटन माघ आठ डेटको दिन संविधान अन्तर्वस्तु जुसान सहमति त आग्रह याना दिगु खा प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड संविधान सभा दुनिहे मुठभेड या खतरा अफयाउडुडका धैर्य गुड्डो वेक्ल कंग्रेस व एमाले डम्बो व अहंकार क्युङली व खतरा अफयाउ खड्का धैर्य गुखा निकोगु संविधान सभा निर्वाचन लिपा थप्ने विरूद्ध कंग्रेस व एमाले मोर्चाबन्दी यागु वेक डपङ्ख संविधान सभा दुनि तडुङ्गु राजनीतिक दल टपाखे मुठभेड या खतरा अफ्रिका चुङ्गुडु मुलुक अराजक तपाकी उनीको खतरा अफ्याउगुडु वेक्न धैर्ल मिग येले नागरिक समाज या अगुवा टुलिसे सल व्यक्ति गुझले प्रचण्ड अथि धैर्युखा वेक्न धैर्ल विगते ज्ञानेन्द्र साथेन दुहेन अहंकार व दम्ब किना कंग्रेस एमाले निहाउना चुङ्गुडु प्रचण्ड थपि सहमति संविधान निर्माण यामाको पक्ष डुटघान धैर्ल कंग्रेस एमाले नेतृत्व संविधान निर्माण प्रक्रिया पिलेना वनिगु जुलदास समाज बामलोक विभाजित जुटघान धैर्ल कंग्रेस एमाले नेताप्रति लक्षित याना विनाशकारी विपरीत बुद्धि घाटक वेग्न धैर्युखा पहिचान खनि दैगु पहिचान दैगु संहिता कंग्रेस एमाले खनियन्तक तयार मजिया चुङ्गु नाफा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहित शासकीय स्वरूप संविधान स्वरूप संविधान सभा मठ शासकीय स्वरूप इन्ति संविधान सभा मठ कया वगु एमाले उकी लिचिगुली कारण एना आश्वामुति जिमफया चुङ्गु प्रचण्ड धापुख विभेद उत्पीडन व असमानता समस्या समाधान इन्ति नेपालले ढुङ्गु संविधान माघ संविधान मर्यामुखु ढकान वेक्ल धैर्ल आफ्नो मुलुक राजनीतिक द्वन्द्वे वनिखे थ चिन्तित जचनुक दुर्घा धैर्युख इले थिथि नागरिक समाज हेलवा तेस नौना दिगु खस नागरिक समाज हेलवा नाप नेपाली कंग्रेस पक्ष नाप व्यवस्थापिका संसद अर्थात संसदीय सभामुक्त जुया दि ढुङ्कुम दमननाथ ढुङ्गाना इलेहे संविधान बिगु बहागु खङ्ख इले संविधान बि मफसानो द्वन्द हैगु कथै संविधान हेकिमजु यदि थौ संविधान जारियाट कनै हाक्नु संविधान च्याकिउ कथैया संविधानीय आवश्यकता मडुदका विचार पङ्का दिगु खा सत्तापक्ष प्रतिपक्ष दलीय नेता देउदुथी संविधान सभा संविधान सहमति पाखे हुनेगुला कि प्रक्रिया पाखे हुनेगु विषयले सरकार सर्की जुयाचुङले संविधान सभा विवादित विषय दुखिया समाधान यागु प्रश्नावली समिति देखिएको तयारी सुरु यागुडो संविधान सभा नियमावली कठ फुक्क विवादित विषयले सहमति पाखे प्रयास यागु कुट यागु सहमति मजुल्लास प्रश्नावली या प्रतिवेदन पेश यागु जिम्मेवारी व अधिकार संवैधानिक राजनीतिक सम्वाद समिति या त जुगु जुसान समिति ठगु जिम्मेवारी निर्वाह मयागुनि अझ कुठै विकल्प वना प्रश्नावली समिति तयारी या मार्थका धागुडो अथे संविधान सभा नियमावली थप समिति आवश्यक जुगुले देख भएको प्रावधान डु उगु विषय तकै संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमाङ प्रमुख दलले नेतृत्वले नियमित रूपमा सल्लाह बेका दिगुडो भयापति विषयवस्तु सहमति सम्भव मजुल्लास प्रश्नावली समिति गठन यागु विषयले दल टेउदुठी सहमति आवश्यकता डुडका वेक्न धैर्यन दिगुखा अथे प्रश्नावली समिति न संविधान सभा प्रतिनिधित्व जुयाचुङ्गु दलीय प्रतिनिधित्व जुय बहुमते सत्तापक्ष सदस्य प्रणाली समिति दैगु अवस्था बहुमती प्रक्रिया उनीको सहज अवस्था बोल्ने दिगान ढ्याका चुङ्गु तर ठोको विषयले प्रतिपक्षी दल तेस थप्नुको सहमति पङ्का चुङ्गु अवस्था मरु संविधान सभा बैठक ठङ्न चुनिगु जुगुडु संविधान सभा संवैधानिक राजनीतिक सम्वाद समिति पाखि हगु प्रतिवेदन यातक छलफल यागु ठौँ अन्तिम दिन गठन नाला टगुडु उगी ठौँ सुठौनी सिंह संविधान सभा बैठक चुनिगु टका सता तौखा नेपाली चेम्बर आन्दोलनले अगुवा इन्द्रभक्त श्रेष्ठ मन्त मुगबाई समस्या खण्डिया छुटिन्जनसे थापथली चुङ्गु नर्विक अस्पतालले भर्ना ज्यादी श्रेष्ठ उपचार झोले शनिभा मेघम मरुख मोडुम श्रेष्ठ पशुपति आर्य घाटे दाह संस्कार यागुज्यानो जुगुडो मेघ पशुपति आर्य घाटे प्रधानमन्त्री सुशील कोइराला नापन ठेटी डले नेतौना श्रद्धाञ्जली पंकीगु ज्याटक यागु ख दुनिया फोहोर सतक चुकावा गल्ली न्होनी लाथी वांचे गुबानी तोतिनु फोहोर वांच धयाता गु थासे जगवना फोहोर वांच या सहर सुचुकुचु यागुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु कर्तुलेगु छिगु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका प्लास्टिक के मिचा गुबले हैं मछले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिशा पसो बने बले हाकुगु प्लास्टिक या मिचा या पलेसा काप वा भोया मिचा जग छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको Shigu Mankasa Metro FM VP Critical अपक्षक छ सक्षम मंगाको छ मेट्रो एफएम गुइपु फुटुङ मेगा हर्ज ठो नेपाल मण्डल दबली नेपाल मण्डल दबली आग्नसको छ छिटा लस्कुस नत्न जिस रिक्रिसन जब पके देशे भन्न चुङ नुनुको खत्नक्रम छिलिसे प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सरकार दुगु विशेष सरकार वाला व्यक्ति छिलिसे सल बेगिम जले थौ पाहाको थ बना दिगु जब समाज यले नायो मंगल मार्जन टेलिफोन सफु दे दुगु दु वेकल सिन गन पकनि मंगल जी जोजलपा मंगल जी छिकपिन सन थौ चाहिँ प्रधानमन्त्री सुशील कोइरालाई त ज्ञापन पत्र बिउनी पुति ज्याझो तै दिगु वास्तविक छुके नीति ठो ज्ञापन पत्र बिउनी चाहिँ छिकपिन सन घोषणा गइ दिउ खा अ थो गु संविधान निर्माण यो थो ऐतिहासिक अवसर है गु चाहिँ नेवा दिनी छौ पहिचानियो पुति अधिकारी पुति आन्दोलन ज्याथौ इले जप्पु समाज न ओके एक तपत्र ज्या चाहिँ मतलब सँगै लेखिला चाहिँ होला सक्या छु है जुल एजु कारण जब समाजमा चाहिँ प्रधानमन्त्री लेखि नप्लाना आतक नेवा आन्दोलनले गुन्न दिशा चाहिँ मतलब च्युटा हो जिउ स्याटा ऊ चाहिँ मतलब पिउ भइहाल्यो चाहिँ कहाँ उही त चाहिँ प्रधानमन्त्री लेखि बालकै साथीको चाहिँ उयोबाट चाहिँ मतलब जिउ माग त थोक ख नि त्यता चाहिँ थो अवगत याको तपना जिम सबै मतलब ज्ञापन पत्र लल्यायो ज्यादा चाहिँ देखो ख ज्ञापन पत्र लहाउने आम जाप समाजमा उनी ढाबले चाहिँ मङ्का सङ्घर्ष समिति मौनी अनि जाप समाजमा उनी ढाबले गन जाप समाजको निहनुन र त्यो घा मुन्टेसँग मटाकीले वास्तविक छुक ठो विषयले गएको त स्पष्ट नदिन्छे संविधान निर्माण मो राजनीतिक दलले नेता नेता चाहिँ छु भ्रम ज्याछौँ तुरा लाग्छ आदिवासी जनजाति आन्दोलन मधेसी आन्दोलन नेवाते आन्दोलन एलाइस त्यो अर्थात् चाहिँ उच्च वर्ग त नेवा ढुन्न चाहिँ मतलब के चाहिँ लाभी मोटो आन्दोलन ख ग्रास रुट त छु छिया छु मुरु त्यसरी जनजातिका छ पहिचान मतलब न मुरु इन्टरटेन्सन स्वायत्तता स्वशासनी पनि खौँ मतलब न मुरु नेवा अधिकारी बारे चुटा न मुरु अगाडि गु भ्रम ज्यादौँ कठो भ्रम भएको नि जिन ग्रास रुट झपटे त न त पहिचान सहित यो गु राज्य पुनर्संरचना जिम्मा प्रदेश निर्माण जिमा र नेवा हक अधिकार सहित यो संविधान जारी जिमा अगाडि चुटा टु अगाडि खोपी भेट ऊ प्रस्तुत यहाँ लागि जिपिसी वास्तवमा ठो ज्ञापन पत्र जुन राज्य समाज ल्याउन दिनु ख डल्ले सिक्पिनसँग चाहिँ थौ ज्ञापन पत्र बेदीले चाहिँ मूल त चाहिँ आदिवासी जनजाति आन्दोलन हनचुङ्गु मुद्दा पहिचान सहित संहिता निवास स्वायत्त राज्य लगायतीय मुद्दा समानतय मुद्दा उत्पीडन मुक्त जीव मुद्दा ठुलो विषय त क्या चाहिँ प्रधानमन्त्री त ज्ञापन पत्र विवना सुन दिएको जोला हजुर हिमस खास नाटके चाहिँ न्याउखु चाहिँ विषय त चाहिँ विशेष नाटक अन्त महत्व बिहा उठेन त राजनीतिक दल त्यो सहमति आधार चाहिँ संविधान निर्माण या माउख ऊ सहमति आधार बुझा त सुसुजी फुलेर घाट हामीलाई यो सात राजनैतिक पार्टी व तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी युद्ध थिए गुगु समझदारी थियो जुल बाह्र बुधे समझदारी जुल वय समझदारी आधार आन्दोलित जुल आन्दोलन जुल आन्दोलन लिपा अन्तरिम संविधान निर्माण जुल गोढुङ्गा लिपा विस्तृत शान्ति सम्झौता उसले अध्यस्त हो गु चाहिँ दल त्यो प्रमुख दल त्यो सहमति राज्य पुनर्संरचना उच्च स्तरीय आयोग त देख्ला आयोग ढिउला सक्षे पार्टी चाहिँ दिएको आयोग त छ नि कहाँ लाग्छ ऊ आयोगको व्युपति आधार सिद्धान्त मापदण्ड जुन छ ना कति सहमति क्यामिना हो राज्य पुनर्संरचना या दल ठाकुकी विषय मुक्त एज कान छिमु मिलापत्री बिन्दु थुजी फु अहम त्या हुना दल त्यसमा थटै अडान क्याम चुना क्याम जिया संविधान बोटेको ज्याया मैले ल एज कारण होइन झिमु चुतारी फुख राज्य पुनर्संरचना हगे अहिले समावेशी समानुपातिक सिद्धान्त त गु चाहिँ मतलब अङ्गीकार यहाँहरूका वचन भ्याटौँ ख ऊ अनुसार चाहिँ के छ 60% वा 40% यो खलना भएको छ ऊ चिज त चाहिँ मतलब व्यवस्था यहाँ मला न संविधान ग्यारेन्टी यहाँ मला धर्मनिरपेक्ष त सुनिश्चितै यहाँ मला आना चाहिँ धर्मनिरपेक्ष विरोधी खौँ भएको हुँदो खुजी मजिला धर्मनिरपेक्ष त सुनिश्चित यहाँ मला अहिले ओटुङ्गा लिप चाहिँ छिथ छिथ्या दुनी गुल्न छिसा त गु नेपालीहरू चाहिँ मतलब अखण्डता एकता छिउ चाहिँ मतलब सार्वसत्ता यो खट थो आधार छिउ चाहिँ मतलब थो अग्राधिकार जुल अध्यक्ष आत्मनिर्णय अधिकार थो जातीय स्वायत्तता यो अधिकार थियो पनि मतलब अधिकार छ त्यो चाहिँ संविधान निर्माण यहाँमा खालि संविधानी नामे संविधान चाहिँ पिकना चाहिँ मगा यो खट ठिक त यो आन्दोलनीय मुद्दै तर जुना झिमी ठाउँ चाहिँ ज्ञापन पत्र लगाएर दिनु ख डब्लु थौ प्रधानमन्त्री त ज्ञापन पत्र ललनादी या मेमे सिक्किम छ ललनादी सुखले थौ यो कार्यक्रम प्रधानमन्त्री तल लगाएको कार्यक्रम खत क्रमश चाहिँ आजको समागम गु चाहिँ अथवा छ गते यो आन्दोलन ख छ गते आन्दोलन होइन त्यसो चाहिँ मतलब एकबद्धता जनायापट्टि हिँड्छ चाहिँ पोछिनौँ अठेस्तो सात गते यो सांस्कृतिक र्याली घाटी खटना छन् छौ यसले फुक्क जातीय खल फुट मुना ताकि थो राजनीतिक आन्दोलन जुगम हो राजनीतिक पार्टी हो जुगो आन्दोलन मुख कि तथ्य चाहिँ निवाते हुन आन्दोलन ख अर्थात् जातीय थो चाहिँ खल फुट त्यो न चाहिँ मतलब त्यो सरोकार दुर्गा केन्द्र बिस्कौँ छौ चाहिँ मतलब आन्दोलनमा झिन्छ यात्रा हुँदो उनी छिक्न जानकारी दिएन सांस्कृतिक जुलुस चाहिँ सिक्किम सात गते पिक्न दिए तपाईँ लागि झिन्छ थौँ यो र ज्ञापन समाज अगुवाईले थुप्रो जातीय खुला प्रचेता सटा विराट उपति छौ कार्यक्रम बैठक पनि दिनु मुजिया अब मुजिया छु छु खोजी ऊ अनुसार यो कार्यक्रम त चाहिँ झिन्छ पिभ्यौजी अच्छा पनि छ यो अन्तर्क्रिया विविध व्यक्ति टुपी सदा चाहिँ अन्तर्क्रिया थौँ यो परिस्थिति विषय टुका छुखौँ जुडु चाहिँ विज्ञतेपट्टि खौँ गएन उडुले सिक्किनु चाहिँ जब समाज खास न संविधान सभा जुनि आगु न गुल्न त्यो प्रदेश यो पनि प्रस्ताव ज्यादा हुँदो विभिन्न दल त्यसमा चाहिँ सीमाङ्क निपटिङ प्रस्ताव त व्याजौँ कठिकै चाहिँ सत्ता पक्षीय पार्टी त्यसमा पिट ब्याजौँ पुटि गो सास प्रदेश यो फाँ जिनेवा हक अधिकार गन्धालगतु जनजाति आदिवासी जनजाति त्यो पनि अवस्था छुरी होइन यो मेरो अवस्था क्षेत्रीय प्रमुख त्यो पनि अवस्था गेजो होइन त्यही कारण सधैँ मतलब भौगोलिक रूपमा जनसङ्ख्यकीय रूपमा सांस्कृतिक रूपमा कहिले गयो किसिम यो चाहिँ मतलब प्रदेशको निर्माण जी रेडी क्लियर जियो लागि हिंसा चाहिँ संहिताविद जी चाहिँ प्राध्यापक डाक्टर कृष्ण आछेटु अठेस्तो चाहिँ संविधानविद वरिष्ठ अधिवक्ता पूर्णमान साक्की पीठ हेजापी विज्ञतया मेरो चाहिँ छौ माला प्रशिक्षण ज्यादा हिंसा हेर्नु जुल उखेस चाहिँ यो कोही ख क्लियर जुल कि त्यो गु चाहिँ मतलब सात प्रदेश प्रस्ताव ज्यादौँ घर छौ वास्तव्य सो पार्टी विशेष सिबेन सो चाहिँ छौ ब्रह्म क्षेत्रीय त्योपट्टि गु चिन्तन ख सो चिन्तन हारी ज्याचौपट्टि अध्यय प्रस्तय खण्ड त एज कारण ऊ चिन्तनी विरुद्ध जे छ चाहिँ मतलब सठेकीमा त्यही चाहिँ यो आम रूपमा छौ सहमति चाहिँ भन्न चाहिँ बोलाउँछु एज कारण होइन झिम्सा चाहिँ थो आन्दोलन गु ख पार्टी विशेष त फाइदा वा बेफाइदा हिसाबमा यहाँ चाहिँ गु ब्राह्मणवादी गु चाहिँ मतलब छौ सोच चिन्तन ख ऊ चिन्तनी विरुद्ध चाहिँ एकजुटीमा मङ्गल महर्जनजी डक्लु लिपा छि ज्याप समाज नायो जु ल्याख अहिले नेवासवाद राज्य मङ्का सङ्घर्ष मिटिन छौ घटक जु ल्याख ठाउँ इले आदिवासी जनजाति सन् नेवाटी सन् हुनसँग मुद्दा नाप्नप छिप्पिनु भूमिकै विषय त क्या मङ्का सङ्घर्ष मिटि या माउ लगाइते खै त क्या छौँ दश सन्देशमूलक तैतिका नेवा स्वायत्त राज्य मङ्का संघर्ष समिति नेवा अधिकारीहरू लागि चाहिँ निरन्तर नेवानाथ उपटीय संस्था खै संस्थापक घटकको रूपमा जब समाजमा न थयो भूमिका सशक्त रूपमा निर्वाचन व्यातोन सक्षम सिउ खजुल चिपी वा आन्दोलन अझ पदय नाइकीमा अर्का चाहिँ यो कुश्री यो निवाटेर चाहिँ दुख्याका सकेसम्म राजनीतिक चेतना चाहिँ मतलब चिसँग अघि चाहिँ बिहाउनेमा यजु कारण आयो आन्दोलन चेतना सहित यो आन्दोलन यहाँमा घानाजीसँग विशेष जोड दिए भए आफ्नो हजुर वा आन्दोलन त चिसँग चाहिँ तिब विवेकजी तापना प गु चाहिँ परमण तलादरी नेतृत्व दुपट्टि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल ख ओके न पनि मतलब नेपाल थोचियो निवास राज्य मङ्का सङ्घर्ष समिति छौ सशक्त घटक जो कारण होइन ओके आह्वान दिउपट्टि हरेक कार्यक्रममा नजिक सकै मतलब ऐतिबद्धता प्रगतिपट्टि खोजी सक्रिय रूपमा ओके बुटिक्याउन खोजी ओके न सुन समस्याहरू साथसाथै निवास राज्य मङ्का सङ्घर्ष समिति बाल भूमिका निर्वाह नातो ख चाहिँ फुक्क आदिवासी जनजातितिर छठाइ आया मधेसीतिर छठाइ आया अझ पहिचान पछि धर्त छठाइ आया गु आन्दोलन चाहिँ मतलब एकीकृत आन्दोलन यापट्टि छौ कोअर्डिनेसन यापट्टि ख ऊ चाहिँ इतिहास है कने नेपाली इतिहास है हामीले चाहिँ मतलब अविस्मरणीय जीवपति छौ जीव योगदानी रूपे कतै स्थापित जीव न जी चाहिँ मतलब विश्वास हुनु थियो एजु कारण जी छिप्नु थो लोकप्रिय चाहिँ मतलब जीव थो चाहिँ एफएम मार्फत सबै नेवा तर्किन्द इनापिया कि थो इले झिपी सुक्छु नि मजिल जीसँग छुट्छु छुस्यु नवया जी म छिपी चाहिँ मतलब सर्के हो या जीव चाहिँ चिउता चाहिँ मतलब पङ्केमा उसले चाहिँ मलाई जी इनापिया मङ्गलजी छि इबियर ल बिचपङ्गाडी ल छिटो सुबेल इबले बाख्न नप्ला वेकख मङ्गल महर्जुन वेकले सलभ्य ल वेक निवा स्वेत्राजी मङ्का सङ्घर्ष समिति दुठ्यागु थिति घटक न मध्ये छौ घटक जप समाज यल या नायक वेकले सलभ्य जुले वेकल जानकारी बेदिल कि थौ प्रधानमन्त्री सुशील कोइरालाई त नेवाटे सुन लना छौ आदिवासी जनजाति सुन लना छौ मुद्दा नाप्नप आय अवस्था समटीय बिन्दु छुजी फुटेको विषय त क्यानो ज्ञापन पत्र थौ चाहिँ प्रधानमन्त्री सुशील कोइरालाई त लडाएको नाप्नप भोइको सात गते यसले टजिक जाति खोला पुछ तपाखे सांस्कृतिक जुलुस पिकाएको कठैया तयारी नाप छ गते या ज्याजो हेतन समर्थन लिएको अहिले मूलत समावेशी समानुपातिक धर्मनिरपेक्षता अहिले संविधान या नामे छगुठान संविधान या हेमहेत ओ पहिचान सहित संगीत मुद्दै त स्थापित या हुन्थे थपि आन्दोलन कुआउन गु खटका वेकल जानकारी भेटिक जुल थोइलजी त बाटो संकेत बिद गुगु उनी गु जफनतना थोइ त बेस बे पलकलिपा पासौदिन पखे झिनि नदी पै जजो अर्थ बजार सजाओ टिक झालो बाल दुये देया था ये महानगरपालिका या सार्वजनिक अपील छेय फोर शतक चुक गली वांछेगु गैर कानूनी ख थथे याटाढासा ये महानगर पालिका छिटा छिन याडो टका तक ब पीके फो ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको दुनिया फोहोर सतक चुकावा गल्ली न्होने लाथे वांचे गो बानी तोतिनू फोहोर वांच दहता गो थासे जगो वना फोहोर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानू ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकू कर पुलेगु छिकु दायित्व खा सेवयागु जिमगु कर्तव्य खा ये महानगर पालिका प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे परिवार या तो बचे ना दिशा पसाव बने बले हाकू को प्लास्टिक या मिचा या पलेसा कप वा फोय मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग के को जी सत शिगु मंकासा मेट्रो एफएम वीपी फतिपुर नाप मतिना चिकपिन सगसना थोखा ये महानगरपालिका नेवया मेट्रो एफएम क्युपी फुटेको मेघार्ज अलेथौ आइतबा वाय नापांगुनी थुवाय नापांगुनी आइतबा आइतबा पतिको न्याकाउचनाको ज्याझख अर्थ बजार नेपाय आर्थिक अले अर्थतन्त्र बजाय गतिविधि अले बजारे आर्थिक रूपमा लागत जंगो प्रभाव आर्थिक रूपान्तरणिया तिथि गतिविधि जानकारी बिगुल्याख थुक ज्याझ न्याकाउचनाको ख सदाले थुक ज्याझले उनी दक्ले नापा नेप्से कारोबार सम्बन्धी अथवा शेयर बजार वा पुँजी बजार बारे जानकारी हुँगु वाले नेपाल स्टक एक्सचेन्ज जोको शेयर कारोबार पुँजी बजार वा नेप्से परिसूचक निगुली थाहा हुँगु ख अपठाइएना नेप्से थाहा हुँसान कारोबार त कहाँ हुँगु ख हुँगु वाले नेप्से वा कारोबार निगुली थाहा हुँगु ख तर थुगु वाले वया रासा नेप्से थामसा कारोबार दासा मोजुगुडो अपोठे नेप्से कुहाङवैगु अले कारोबार अपोइगु खास वंगु वाले कारोबार व नेप्से निगुलि थाउन तर थुगु वाले वया नेप्से थाउन कारोबारे मोति वगुडो थुगु वाले पुजी बजारे नेप्से थामसा न कारोबार दासा वल्याख बरे जिमफट नेपाल स्टक एक्सचेन्ज या कथ थुगु वाले नेप्से परिसूचक नापाङु निया तुलना 11.20 अंक थाउन वाय लिपाङ्गु नि 939.53 अङ्क ठ्याङ्गुडो नेप्से ठुकथा थामसान कारोबार धास बढे जीवको मरो दायाँ ल्याखौँ जिमाको कारोबार ठुक्सी बढे जोको मरो ठुकुवाले नेपाल स्टक एक्सचेन्ज सचिव खुइ निगो कम्पनी कारोबार जोला ठुकु ल्याख ठुकुवाले जोको कारोबार कथन च्याडो व स्वसव खुइ निगो कारोबार पाखे गुइ च्याको करोड खुइ सङ्गो लाख नि 16 टका दाम बराबरिया नि न्यागो लाख नि च्याडो सचिव पिगो किता सेयर न्यामी जोगडो हुङ्गु वाले कारोबार जोगडोसा कारोबारी रकम हुङ्गु वाले सोया 41.39% मोती वगडो हुङ्गु वाले सचिव नेगो अर्थात 170 कम्पनी कारोबार जोगु ख ठोल्याखन चिन छडो च्यासव सुई गुङ्गु कारोबार पाखे छगु अर्ब पी सङ्गो करोड चाहिँ निगो लाख टका दाम चाहिँ निगो लाख खुइ सुई खुटो टका दाम बराबर या पी न्याको लाख छिटो व गुसा व सुईको किता सेयर न्यामी जोगो ख ठुगो वाले क वर्ग लागू कम्पनी मापन कम्पनी कारोबार मापन एक सेन्सिटिभ इन्डेक्स नापाङ्गु निया तुलना 2.21 अङ्क थाहा हुना वा लिपाङ्गु नि 200.09 अङ्क ठ्याङ्गुडो ठुगो वाले कारोबार जोगो मध्ये दायाँ ल्याख च्यागु करोड खुइ नेगु लाख निरो तका दा कारोबारी आगो दिनासा नेसनल लाइफ इन्स्योरेन्स दकले न्यानी लागुडो ठोकढे सेयर कारोबार जोगु संख्या निगो लाख नि च्यादो तका दा नि च्यादो किता सेयर न्यामी आगो दिनासा प्रभु बैंक संस्थापक सेयर न्यानी लागुडो छ अठे कारोबार जोगु कम्पनी त मध्ये दकले अपो नेसव छिमछको कारोबारी आगुली दशा सेन्चुरी कमर्सियल बैंक दक्ले न्हने लागो दो नेपाल स्टक एक्सचेन्ज लिपाङको इले थपिनेको कार्यक्षेत्र अथवा थपिनेको नियमित ज्यार गरेको सेयर कारोबारी आएको चाहिँ भविष्य सामाजिक उत्तरदायित्व प्रति पाखेन निचिला भइसकेको दो उनको छुटी यहाँ नेपाल स्टक एक्सचेन्ज तुकुछ खुसी जख लागा सफाई आएको ज्या यहाँको ख सामाजिक उत्तरदायित्व प्रति सक्रिय ज्याउको नेप्से सेयर कारोबार सीमित मजुसे सामाजिक संस्था दायित्व ज्याजो अन्तर्गत ठिठी ज्याजो त न्याकीको चले नेपाल स्टक एक्सचेन्ज लिमिटेड वङ्गु शुक्रबार स्टक एक्सचेन्ज परिसरले हिदान ज्याजो न यागो ढो ठुकु ज्याजोले नेप्से स्टक ब्रोकर व लगानीकर्ता हेर्न मुख निय नेमिसिन हिदान यागो ख नेप्से सम्बन्धी थोक जानकारी ढुङ्गा भने आमिएको जानकारी पेट्रोलियम पदार्थ या पाक वहाँको लिपाङको इले अन्तर्राष्ट्रिय बजारले पेट्रोलियम पदार्थ या पाक वहाँ नेपालले न पेट्रोलियम पदार्थ या पा मध्यकर थिए वहाँ ढो आयल निगम थोरै चले ठाउँ आइतबार पेट्रोलियम पदार्थ या मूल्य कोपालीको सङ्केत खनिदै चको ढो अन्तर्राष्ट्रिय बजारले इन्धनीय मूल्य कुहाउँले नेपाल आयल निगम स्थानीय बजारले तख के समायोजन या कठ पेट्रोलियम पदार्थ भाग पकाएको ख इन्डियन आयल कर्पोरेसन आइओसी शुक्रबार छयको नोगो भाग अथ मूल्य कथ्याइएको तयारी निगम यागो ख निगम पेट्रोल डिजेल व मजकने प्रति लिटर निर्गदाय ल्याख कोपालेको तयारी यागो दो शुक्रबार यी मगाएको व शनिबार प्रक्रिया मिले मजुको कारण निगम आइतबारको नोगो पेट्रोलियम पदार्थ या पा सार्वजनिक यहीको जेचुन्चको ढो शनिबार शनिले सार्वजनिक यहाँको टाइटल खसन प्रक्रिया मगाएको नि आइतबार सुथे ज्याको यी हे नोगो मूल्य सार्वजनिक यहाँको सम्भावना दोगो निगम या प्रबन्ध निर्देशक चन्द्रिका प्रसाद पत्त कन दिएको ढो आइओसी निगम या त प्रत्येक महिना या अङ्ग्रेजी महिना कथ एक वा सोह्र तारिखे निकोयना नोगो पेट्रोलियम पदार्थ या पहा छोएको हेर्नुहोस् थोहे नोगो पहाय त आधार गया निगम इन्धन्य भा समायोजन यहाँको हेर्नुहोस् अन्तर्राष्ट्रिय बजारले इन्धनीय भा प्रति ब्यारेल $50 सोया कम जुसान स्थानीय बजारले तास ओल्याख अझन कुहाँ भए फैचिन्छको रास मरुनी अन्तर्राष्ट्रिय मूल्य कथ मूल्य कुहाँ भएकोले उख्या प्रत्यक्ष लिचो उपभोक्ता त लान सकुटो नेपाल आयल निगम पेट्रोलियम पदार्थ स्वचालित मूल्य प्रणाली लागू या ढुङ्गा अन्तर्राष्ट्रिय बजारले कच्चा चिका या पा 47% कुहाउको दो तर थो अवधि निगम पेट्रोलियम पदार्थ पहा रहेछ चिनियाको प्रतिशत कोकैसँग दो अन्तर्राष्ट्रिय मूल्य कथ इन्धने बच्ची मूल्य कोकामा आएको खसान निगम व्यवस्थापन या कमजोरीका कारण नेपालले पेट्रोलियम पदार्थ पाएको भए मुफुको उपभोक्ता अधिकार कर्मी थिए तापोदो निगम ठोयबङ्गु पुस अठार गते खुनु पेट्रोलियम पदार्थ निक्का व छमदा अठे डिजेल व मुचक प्रति लिटर निर्कदा कोपाएको ख प्रति लिटर पेट्रोलले उपभोक्ता मूल्य सचिव चिन्सोटका त्यहाँ अठे डिजेल व मुचक प्रति लिटर गुइतका दा कायम जेचको डो निगम वङ्गो असोजे निगोको वाला अनुसार स्वचालित मूल्य लागु यानको ढो मूल्य समायोजन निषेध निगम या जनवरी महिना लभ ने छको करोड गुई निगो लाख टक ठ्याङ्को ढो निगम या लभ अपयोग जसान अन्तर्राष्ट्रिय बजारको त इन्धनीय मूल्य कुहाउँ मफुकुले उपभोक्ता त्यसमा राशा राहटका फैचुन्चको स्थिति मरो ठोजुल पेट्रोलियम पदार्थ नेपाल आयल निगम पेट्रोलियम पदार्थ कोपालीको सम्बन्धी सबै जानकारी थो जानकारी आज पलक मे सपनिएको पाक्यो भने ठो निका मेको जानकारी छ बिग्ने ती गएको चाहिँ आयत मे सपनिने Oh, wait. सेन्चना चिङ्गिना तनातिको दुठोइले यहाँ महानगरपालिका नेपया मेट्रो एफएम क्विपी फुटेको मेगाहर्जन ठाउँ आइतबार ज्याजो अर्थ बजार भने छगो ऊर्जा सम्बन्धी जानकारी ऊर्जा अर्थात् मध्य मर्स्याङ्दी आयोजना मर्मत्य नीति बन्द यही जोगोटो नेपाल विद्युत प्राधिकरण थनी निसेन लागो जुइको त साबिके लोड सेडिङ यी अपेक्षको या नपनाप आओ या मध्य मर्स्याङ्दी या मर्मत्या नीति न बन्द यही जेजो लमजुङ जिल्ला चङ्गो मध्य मर्स्याङ्दी जलविद्युत आयोजना मर्मत्या नीति बन्द यही जोगोटो खुसी भावैको इले अपुव मात्र फी लगजना वाको कारण आयोजना समस्या जुइव मतिन बाछिय नीति विद्युत उत्पादन बन्द या चङ्गो ख ठोसया माघ चार गते निसे विद्युत उत्पादन गर्न या विद्युत उत्पादन बन्द याएको तेताउ खसाना राजनीतिक अस्थिरता विशेषना नेपाल बन्द कोसना यन्त पनि आयोजना मर्मतिया ज्या लिजावङको ख आयोजना मर्मतिया त विद्युत प्राधिकरण केन्द्रीय ज्याको थिए माघ चार गते निसे छिन छगौ या लोड सेडिङ तालिका न सार्वजनिक या टङ्कको डो आयोजना विद्युत विभागीय अनुमति कया मर्मती नीति बाछ्य तकया नीति विद्युत उत्पादन बन्द यही जोगो डो थोसियाने मध्य मर्स्याङ दिया फागुन चैते नियमित मर्मती अनुवैचनको खजान थौकने बाँध क्षेत्रीय अपुव मात्रा फी मुनावैचनको कारण उक्त लिकाएको नीति जोसान उत्पादन बन्दैन मर्मती यामाको आवश्यक दुःख ख नेतङ्क डो आयोजना इन्टेक के डोगो सर्फिङ गेट मर्मत व इन्टेगेट मुनाचङ्गो फिलिमिक निकायमाको जोगले बाछितको पूर्ण रूपमा विद्युत उत्पादन बन्द यहीको आयोजना नेटङ्गो डो बाँध क्षेत्रीय मुनावचनको फी अपयोगको कारण आयोजना या टर्बाइन निसे कया मेमीको संरचना तक लिचो लानचङ्गो केन्द्र नेटङ्गो डो यद्यपि जल विद्युत केन्द्रीय जगान नियन्त्रितको टर्बाइन मर्मत यहाँमाको व हिलेमाको जोसा फागुन चैते जग झ्याकीको जोगो डो टर्बाइन हिलेको नीति उत्पादन बन्द यहाँको जोगो नि लिपा हिलेको आयोजना या इलेक्ट्रिक शाखा या प्रमुख विकास रघुवंशी कना दिएको डो प्राधिकरण थगुने न आयोजना जरान यहाँको एक नम्बर टर्बाइन हिलेको ज्या यहाँको ख आयोजना बाँध स्थल मोडलिङ मजोगोनी आवश्यकता सया अपुव फी मुनावैचोको कारण पावर हाउस उपकरण धक्का लाओ प्राविधिक देश ताको डो रन अफ रिभर प्रविधि आयोजना जोसान ल चुनचुनमाको थासे फी मुनावे व ठुकी तर्बाइने लिचो लाको ख दक्षिण सकवाजको सफाई आसान बाँध स्थले 5000 PPM फी जिमा 20000 PPM तक थिनेको यहाँको आयोजना या प्राविधिक देश ताको डो खुसिया ल गुगो थासे नियामाको ख उगो थासे मोजक जोनाचुङ्गो व बाँध स्थले अपो मात्र फी मुनेको कारण होइन सर्भिस गेट वा लेफ्ट बैङ्के तक्का लाउँको आयोजना या प्राविधिक त्यसमा थाहा गर्नु छ थै फिलिकामा आगोले थै फिलिकामा आगोले मध्यमर्स्याङ्गी आयोजना बाछिया नीति बन्द याद्याङ्को ख ठो जानकारी ढुङ्गा हुने हामीको छ जानकारी लु सम्बन्धी लु विषेदकले ठिकेको धातुले लागु पदार्थ ख नेपालले न ठोल्लु या माग ठिके जोसान अपयाउन चङ्गो थुए चोलेन भैङ्के सयान पिनी लुन्याइपी अपयाउन चङ्गो अर्थात् पिनी लुन्यागुली दङ्क लान चङ्गो भैङ्के सयान पिनी लुन्याबले दङ्क लान चङ्गो प्रति 10 ग्राम लुन्याबले निन्या शतक दङ्क लागेको जीव व्यवसायी त्यस भैङ्के न्यायको सयान पिनी लुन्या पाखे आकर्षित जोन चङ्गो ख सिधोको डो नेपालको इले विदेशी त्यस विदेश पाखे हैगो लु सुविधा सुविधा हैगो लु दैगो जुगुनी ठुए लु पाखे व्यवसाय लु व्यवसाय त्यस थ गाहकी त्यस चिसा जोन दिएका बिगो वा लु मिगो यानो चङ्गो डो नाफा महजुगो वा गुणस्तर न महजुगो कारण होइन बैङ्के लु नगण्य मात्रा जग कायाको यानो चङ्गो व्यवसाय त्यस थाहाको डो नेपालले प्रतिग्राम लु थौकने पी न्यासा निसे पी खुसाया हराहारी कोचिन तिताको डोस विदेश वैमा छम मनोख पी निसा पी निडो व न्यास तका लुमीको यान वैसे चङ्गो डो लुमी पी ग्राहक ते कथ इमिस 10 ग्राम या 40260 तका विदेश न्याना हैको ख भन्सार सुविधा छम मनोख विदेश वैगो इले 50 ग्राम तक लु हेदेको जुसान यातोला तक लु लु जना उएको यानो चङ्गो डो भन्सार न यातोला लु या त सुते व्यवहार चङ्गो डो भन्सार शुल्क बिमा व ट्रान्सपोर्टेसन चार्ज बैङ्के नाफा व्यापारी त्यस नाफा मकाईको कारण होइन विदेश वैपिन्छ लु 10 ग्राम नेपाले नेपाल मु सोयान निन्या शतका दा कोकाया मिगो यानो चङ्गो डो निसे विदेश पाखे वैगो लु बिक्रिएको बैङ्क बिक्रिएको लु सोयान अपो गुणस्तरीय जीको उपभोक्ता ते थापो डो अठे लु व्यवसाय ते कथा यहाँ नि त बजार विदेश पाखे वैगो करिब न्यागो किलो लु तक डुहाउ चङ्गो डो बैङ्क पाखे सुन खरिद यागो इले अथवा लुन यागो इले सुन चाँदी व्यवसाय सङ्घ दर भाव सोयान 10 ग्राम करिब 200 टका तक दङ्क लागेको जोगलिन व्यापारी त्यस बैङ्क सयान पिने वैपी ग्राहक त्यस हैको पाखे आकर्षित जुगु ख ताको धो ठो जानकारी रंगा आकना जी पड़ा कर मेरे सब यूनिको पाके वने ठोगो मिंगन का मेरे को जानकारी चिकमिंता बीगु जी देखा छंगो नुगले जी स्वाथे वे जिगनु कहे शक्त थो वे का मतिना स्वासो तुली बाला दूसा मा छंता गेना कुखे किसो जितन कहे शब्द थो वे का मतिना स्वासो तुली बाला दूसा मा छंता गेना कुखे किसो जीव मन थोपी काते संगल पुजक से काते छंता जी ब्याया मुफसा चंगो खा लुमंग काते छंता जी आगबले ल्यू ल्यू है कावे मकनी छंता जी मेका विसला गबले से मकनी जिकनु मेरो गाहकना चित्त लस्कु स्यासे भने आ बैंक वित्तीय सम्बन्धै सबै जानकारी बैंक वित्तीय संस्था तेसा छह नीति ब्याज जनको त्यासा या ब्याज दर अपेक्षाको संकेत खनिदै भएको दो बैंक ओ वित्तीय संस्था तेसा छह न्यायको नीति वा छह नीति निकाल लगानी यानवि जनको त्यासा प्रवाह यानवि जनको गुख उकिया ब्याज दर अपेक्षाको संकेत खनिदै भएको दो बजारे लगानी योग्य पूंजी तरलता या चाप मौजूद हुआ बैंक वित्तीय संस्था तेसा ब्याज दर अपेक्षा को संकेत खरीदा हुआ को खा थाऊं कने बजारे थियों मचे पी निगो अरब तक का तरलता दोगो नेपाल राष्ट्र बैंक का नियता को दो उकी मध्य चिगो अरब तक का दान छों ई न्याज का राष्ट्र बैंक का किसे न कहे तोगो को दो बजारे तरलता या चाप दोगो जो सब बजार संतुलन जी को इले बजार संतुलन यह तो इले बिले राष्ट्र बैंक का निचेत किसे यह को या यानो वजह चकर दो बजारे तरलता या चाप अपोई को इले ब्याज दर मोती कोई को वो तरलता या चाप कतेजी को इले ब्याज दर अपोई को जो वजह चकर दो सुन्दर यहाँ जगह बैंक व वित्तीय संस्था झिम्पिङको निशे झिन्याको प्रतिशतक थुकथ त्यासा प्रभाव याको यानो सङ्गु छे या त्यासा ब्याज दर आवया कुहावया अपोठे बैंकको वित्तीय संस्था त्यस नौ निशे बाह्र प्रतिशत बाह्र प्रतिशत ब्याज दरले त्यासा प्रभाव याको यानो सङ्गु ख अपोठे बैंकको वित्तीय संस्था त्यस आठ निशे बाह्र प्रतिशतको ब्याज दर कर्जा उपलब्ध याको सङ्गु इले थुपी बैंकको वित्तीय संस्था त्यस सार्वजनिक याको लिपाङको ब्याज दरले न्यारणी नीति प्रभाव याको तैतितको घर जग्गा कर्जा ब्याज दर 7.75 निशे 17% छेना चुचको ढो बजारे अप तरलता या कारण लगातार कुहाको ब्याज दर माघ महिना या अन्तिम निशे अपुगेको सम्भावना खनिँदै चुचको ढो देशै बोलाउन चुचको राजनीतिक अनियलता या कारण बैंकको वित्तीय संस्था त्यस तरुङको कम्पनी वा परियोजना लगानी याफुको अवस्था न वैचको मरो ठय अनियलता या कारण बजारे तरलता या अवस्था अपय हुन चुचको ख ठुकुइले नेपाली त्यस नोगो संविधान या प्रतीक्षा हेर्न चुचको व देशै नोगो संविधान जारी जुलदास दको लगानीकर्ता त उत्साहित व लगानी ख्यान तव्य जुवाउनेको नेपाल राष्ट्र बैंक या अनुमान थियो नोगो संविधान जारी जीव त्यसै माग न अपेको व तरलता या चाप न घटे जीव राष्ट्र बैंक या धापोट हो नेपाल राष्ट्र बैंक 2068 साल असार मसान्त तकै दुने कुल कर्जाया 20% जग उत्पादनशील क्षेत्र लगानी या त नेपाल राष्ट्र बैंक दको बैंकको वित्तीय संस्था या त निर्देशन बिउको ख ठोजुला थय जसले नेपालको आर्थिक विज्ञय वा बजार सम्बन्धी तिथि जानकारी त जानकारी नप्न पनि चेक जस इको चाहिँ उसले जस निन चन दिगुले छित अलि जस नेके त प्राविधिक खेल ग्वालेन दिमा दाजु पूर्ण महर्जन त सुभ्या देश छ थय ठुकु जस पछि जितान भन्त ओजन बेदिसन भन्त बे सुभ्या नेपाल लगे महा